हामी यति बेला गुल्मी हस्तीचौरकी बसन्ती कुँवर जो स्तन क्यान्सर पीडित हुनुहुन्छ उहाँलाई सहयोग गर्ने एउटा सहयोग कार्यक्रममा छौँ र यस कार्यक्रममा कोरियाबाट सहयोग रकम पठाउनुहुने गुल्मीको हस्तीचौर पालुखा निवासी तामलाल केसीको सक्रियतामा यहाँ 1,60,000 रुपियाँ बसन्तीको उपचारका लागि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ र यस कार्यक्रममा यहाँनिर हस्तीचौर पालुखा आठकी तामलाल केसीकी धर्मपत्नी माया केसी यहाँ हुनुहुन्छ र उहाँकी आमा हरिकला केसी आउनु भएको छ र यस कार्यक्रममा यस ओझेलका खबर उत्पादन र स्व उत्पादन अथवा प्रसारण गर्ने सञ्चार माध्यम सामुदायिक रेडियो स्काईका उपाध्यक्ष अनि रेडियो गुल्मीका अध्यक्ष त्यसै गरी स्टेसन म्यानेजरहरू हुनुहुन्छ। यसभन्दा पूर्व म यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुन रेडियो गुल्मीका अध्यक्ष जङ्ग नेपालीज्यूलाई आग्रह गर्दछु। त्यसै गरी यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म सामुदायिक रेडियोका उपाध्यक्ष हरिकेशीज्यूलाई आग्रह गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन रेडियो स्काईका संयोजक घनश्याम गौतमजीलाई आग्रह गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दनज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी रेडियो गुल्मीका स्टेसन म्यानेजर नवराज भूषालज्यूलाई आग्रह गर्दछु। त्यसै गरी नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष अनिल खत्रीज्यूलाई आग्रह गर्दछु। त्यसै गरी अर्को सहयोग रकम हस्तान्तरण गर्नका लागि गुल्मीको वामी निवासी हाल चेक रिपब्लिकमा रहनुभएका वैकुण्ठ रायमाझीज्यू जो नेपाली चौतारीका अध्यक्ष हुनुहुन्छ उहाँलाई पनि अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। अब हामी सहयोग रकम हस्तान्तरणतिर जाँदैछौँ र अब हामी सो रकम रेडियो स्काई अनि रेडियो गुल्मीका अध्यक्ष उपाध्यक्ष र स्टेसन म्यानेजरज्यूहरू र पत्रकारज्यूहरूले लिइदिनु हुनेछ। त्यसपछि उहाँले नै आफै खातामा राखिदिनु हुनेछ। सहयोगका लागि धन्यवाद माया केसीजी र हरिकला केसीजी। छोराहरूले सक्रिय भएर बसन्ती कुमारको लागि जुन रकम पठाउनु भयो तपाईँलाई कस्तो लागिरहेछ अहिले? राम्रो लाग्छ, खुसी लाग्छ। हजुर, खुसी लाग्छ। खास धर्म चाहियो हो? हजुर, मलाई धर्म चाहियो। छोराहरूलाई के भन्न चाहनुहुन्छ? छोराले त राम्रो होस्, पैसा कमाउन, मलाई राम्रो गरी पालौ नि अनि। हजुर हस्, धन्यवाद। अनि मायाजी, तपाईँको श्रीमानले सक्रिय रहेर नवीन केसीजीलाई मैले यहाँ सम्झिन चाहन्छु। हस्तीचौरका हुनुहुन्छ उहाँ, उहाँहरूले जुन रकम घोषणा गरेर यहाँ सहयोग पठाउनु भयो तपाईँलाई कस्तो लागिरहेछ? मलाई धेरै खुसी लाग्छ। उनको जीवनमा सधैँभरि यस्तो कष्टहरू सबै हटेर अनि रोगले छाडेर उनको सबै जीवन स्वास्थ्य र स्वास्थ्य शिखरको लागि काम गर्नु। तपाईँको श्रीमानले विदेशमा रहेर पनि समाजसेवा गर्नु भएको छ, तपाईँले यहाँ पनि समाजसेवा तपाईँले पनि गर्नुहुन्छ नि। हजुर, तपाईँहरूको यस्तै सेवा नै धर्म हो भनेर लाग्छ। हस्, धन्यवाद सहयोगको लागि। र यो रकम आजै तपाईँहरूकै हातबाट भिरकुटी डेभलपमेन्ट विकास ब्याङ्कमा आफैले राखिदिनु हुन हामी आग्रह गर्दछौँ है। त हस्, धन्यवाद। र यसै सहयोग कार्यक्रममा यिनै अतिथिहरू भइरहेको स्थानमा फेरि अर्को सहयोग रकम हस्तान्तरण कार्यक्रम सुरु हुन गइरहेको छ र यो रकम गुल्मीको वामी गाविस वडा नम्बर 8 अर्जेबार निवास जो चेक रिपब्लिकमा हुनुहुन्छ उहाँले नेपाली चौतारी नामक संस्था चलाउनु भएको छ र त्यस संस्थाका उहाँ अध्यक्ष हुनुहुन्छ वैकुण्ठ रायमाझी। उहाँले सो रकम घर आएको बेलामा आफैले हस्तान्तरण गर्ने भनेर 2-3 महिना पहिला नै घोषणा गर्नु भएको थियो तर अहिले घर आएको अवसरमा उहाँले सो रकम हस्तान्तरण गर्दै हुनुहुन्छ। कति रकम सहयोग गर्दै हुनुहुन्छ भन्नाले हाम्रो नेपाली चौतारी चेक रिपब्लिकले 67,000 भनौँ होइन। हजुर हजुर, त्यही नै हो हाम्रो चौतारीले चाहिँ नि बसन्तीको लागि गरेको सहयोगको लागि के अरे उपचारको लागि र उहाँको स्वास्थ्य चाहिँ राम्रो होस् होइन यही भन्ने चाहिँ कामना गर्छौँ हामी। यो रकम लिइदिनु हुन म रेडियो गुल्मीका अध्यक्ष जङ्ग नेपालीज्यूलाई आग्रह गर्दछु। सहयोग रकम लिइदिनु भएको छ र यो रकम पुनः उहाँलाई पनि दिएर उहाँ आफैले वैकुण्ठजी तपाईँले बसन्तीको खाता राखिदिनु हुन म आग्रह गर्दछु र तपाईँहरूको संस्थाले जुन सहयोग रकम जुन सङ्कलन गर्यो सक्रिय साथीहरूका नाम लिनु पर्दा यसभन्दा पहिला पनि मैले धेरै साथीहरूको नाम लिएको थिएँ। विशेष गरेर त हाम्रो धेरै साथीहरू जसले गर्नुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसमा पनि सक्रिय भूमिका यसको लागि चाहिँ हाम्रो जितन र रायमाझी दाई हजुर उहाँलाई चाहिँ धेरै नै छ उहाँको भूमिका र त्यसपछि पनि हाम्रो अरू धेरै साथीहरूको छ अब सबैको नाम लिँदा छुट्ला सम्भव रहेन त्यस गर्दा म चाहिँ क्षमा चाहन्छु। र यसमा पनि मैले के भन्न चाहन्छु भन्दा समाज सेवा कसैलाई सेवा होइन दुःखीहरूलाई कसैलाई सेवा गर्ने चाहिँ चाहना अहिले बढ्दो पनि देखिन्छ एकदम राम्रो कुरा हो र मान्छेहरू अक्सर यो समाज सेवा कसैको सेवा गर्न भन्दा पनि आफ्नै स्वार्थभित्रै लुकेको धेरै देखिन्छ र आफ्नो स्वार्थमा मात्रै लुक्ने साथीहरूलाई अलिकति बाहिर पनि निस्किनुहोस् भन्न म चाहन्छु किनभने कसैलाई सेवा गर्दाखेरिको आनन्द जो हुन्छ नि त्यो ठुलो घर र ठुलो कारमा चाहिँ चढेर हुन्न कि जस्तो मलाई लाग्छ। त्यसो गर्दा साथीहरूले चाहिँ दुःख परेको मान्छेहरूलाई आर्थिक मात्र किन नभएर धेरै कुराहरूबाट सहयोग गर्न सकिन्छ, सहयोग गर्ने बानी बसालौँ, एकदम आफूलाई पनि आत्मसम्मान र आफूलाई पनि आत्मसन्तुष्टि हुन्छ भन्नु। भन्न चाहन्छु अलिअलि यति भन्नु होला धन्यवाद वैकुण्ठजी तपाईँहरूले विगतमा पनि धेरैलाई सहयोग गर्नुभयो हामीले धेरै पीडितहरूका त्यस्ता दुःख वेदनाहरू निकाल्यौँ र तपाईँहरूले धेरै सहयोग गर्नुभएको छ र अब हामीले यो सहयोग रकम पनि अलिक व्यवस्थित हुन पाएदेखि अलिक पारदर्शी हुन्छ किनभने कति बेला आशंका पनि हुन सक्छ कतै केही भयो कि भन्ने आशंका हामीले एउटा संस्था गठन गरेर तुरुन्तै खाता खोल्दैछौँ त्यो संस्था भयो भने संस्था मार्फत नै हामीले यसरी अब बिल सिस्टम गर्ने यस्तो तरिका गर्दैछौँ किनभने तपाईँले दुःख गरेर कमाउनु भएको पैसा कसैलाई बचाएर दिँदै हुनुहुन्छ त्यसलाई अझै व्यवस्थित गर्दैछौँ तपाईँहरूले भोलिका दिनहरूमा पनि सहयोगलाई निरन्तर दिनुहोला हामीले यस्ता वास्तविक पीडितहरूका खबर पठाउनेछौँ तपाईँले सुनिदिनु भएको छ अझै खबर होइन पक्कै सुन्नु भएको छ एकदमै यहाँ आएको बेलामा चाहिँ अलिकति छुट्यो हजुर तर हामीले उहाँ चाहिँ नेटबाट मजाले सुन्ने गरिन्छ धेरै साथीहरूले मैले पहिला पनि भनेको धेरै साथीहरूले हाम्रो यो गुल्मी मात्र नभएर नेपालको पूर्वदेखि पश्चिमसम्मको साथीहरूले चाहिँ सुन्ने गर्नुहुन्छ र हामीहरूलाई भन्नुहुन्छ तपाईँहरूको त्यो गुल्मीमा चाहिँ कस्तो राम्रो कार्यक्रम प्रेम सुनवारजी कस्तो पत्रकार हो भन्नुहुन्थ्यो अहिले भेट्ने पनि मौका पाइयो होइन हाम्रो धेरै साथीहरूले चाहिँ प्रशंसा पनि गर्नुभएको छ यो कार्यक्रमको हाम्रो गाउँमा पनि म गएर सुन्दाखेरि बोलेको पनि सुन्नु भएको रहेछ र तपाईँहरूको कार्यक्रमको पनि धेरै प्रशंसा मैले पाएको छु है हस् धन्यवाद यहाँनिर अध्यक्षजी हुनुहुन्छ जो रेडियो स्काईसँगै रेडियो गुल्मीमा पनि उत्पादन हुन्छ कहिले कसो र प्रसारण चाहिँ एकैसाथ हुन्छ र म अध्यक्षज्यूको थोरै प्रतिक्रिया लिन चाहन्छु यो कार्यक्रम जुन हामीले पीडितहरूको जुन आवाज उठाएका छौँ यसलाई अझ सशक्त बनाउनलाई के गर्नु पर्ला धन्यवाद प्रेमजी यो मलाई एकदम खुसी लागेको छ विदेशमा बसेर नेपालका दिनदुखीहरू जो रोगी विभिन्न खालका रोगहरूबाट पीडित भएर आर्थिक अभावका कारण छटपटाइरहेका छन् उपचार हुन नसक्ने भएर उनीहरूले आफ्नो मृत्युको कल्पना गरिरहेका छन् त्यस्ता मान्छेहरूलाई बचाउनका निम्ति विदेशमा गएर विदेशमा मेहनत गरेर यहाँका दिनदुखीहरू पीडितहरूलाई चाहिँ सहयोग गर्नुभएकोमा सर्वप्रथम म साथीहरूलाई धन्यवाद दिन चाहन्छु हजुर यसले एउटा मार्गदर्शकको भूमिका निर्वाह गरेको छ भन्ने म ठान्छु किनभने नेपालीहरू नै गरिब हुँदा दुखी हुँदा पीडित हुँदा विभिन्न रोगका कारणले छटपटाइरहँदाखेरि सहयोग गर्ने जुन भावना एउटा सन्देशको रूपमा प्रसार प्रसार गर्ने काम गर्नुभएको छ यसले सबै नेपालीहरूलाई एउटा प्रेरणा दिने र उत्साहित हुने यस्ता दिनदुखीहरूलाई सहयोग गर्नुपर्छ भन्ने भावना सन्देशमूलक ढङ्गले दिने काममा उहाँहरूको महत्त्वपूर्ण भूमिका रहेको छ यो क्रमलाई यहाँहरूले निरन्तरता दिनुहोला किनभने विदेशमा बस्नु भएको छ दुई चार पैसा कमाउने वातावरणमा हुनुहुन्छ त्यस कारण हामीले त्यो सहयोगको अपेक्षा तमाम नेपाली जनताहरूले गर्ने गर्छन् यो आवश्यक पनि छ यो मूर्त छ सामाजिक सेवा भन्छौँ सामाजिक सेवा अमूर्त ढङ्गले मात्रै बुझ्ने गरेका छौँ होइन त्यस कारण यो मूर्त छ पीडितहरूलाई चाहिँ डाइरेक्ट सहयोग गर्ने उनीहरूको उपचारमा सदुपयोग गर्ने काम गरेको छ त्यस कारण चाहिँ म फेरि यहाँहरूलाई आग्रह गर्न चाहन्छु कि भोलिका दिनहरूमा पनि जुन समस्याहरू बोकेर समाचारहरू सम्प्रेषित हुन्छन् ती समाचारहरूमा यहाँहरू संवेदनशील बनिदिनु हुनेछ र हामीलाई अझै उत्साहित बनाउनु हुनेछ पीडितहरूलाई बचाउनका निम्ति यहाँहरूको भूमिका सधैँ नेपाली जनताले सम्झिरहनेछन् पीडितले सम्झिरहनेछन् उनका परिवारले सम्झिरहनेछन् सिङ्गो गाउँ समुदायले सम्झिरहनेछ यहाँहरूले यसमा कन्जुसाई नगर्नका लागि म आग्रह गर्न चाहन्छु र मैले एकदम हृदयदेखि यहाँहरूलाई धन्यवाद दिन चाहन्छु प्रशंसा गर्न चाहन्छु कि यसले एउटा बेडमा बिस्तारामा छटपटाइरहेको बिरामीलाई यो यहाँहरूले जे जति सहयोग गर्नुभएको छ यसले भोलिको बनेर उनीहरू पुनः फर्किने आफ्ना दैनन्दिन कामहरू गर्न सक्ने वातावरण निर्माण गर्नेछ र यसलाई अझै पारदर्शी अझै व्यवस्थित अझै प्रभावकारी बनाउनका निम्ति हामी यहाँ बसेका यहाँहरूका विश्वास आर्जन गरेका साथीहरू सबै एक ठाउँमा आएर हामीले यसलाई सदुपयोग गर्ने व्यवस्थित बनाउने काममा हामीले ध्यान दिनेछौँ धन्यवाद हस् धन्यवाद पक्कै पनि हामीले अझ व्यवस्थित गर्नेछौँ र अझ पारदर्शी होस् भन्नका लागि तुरुन्तै संस्था दर्ता गरेर काम गर्दैछौँ अहिलेसम्म हामीलाई त्यस पनि थाहा भएन हामीले जो जसले सहयोग पठाउनु भयो उहाँहरूलाई व्यवस्थित ढङ्ग गर्न सकिएन किनभने अब एक्लै समाचार बनाउने कि सबै रकम बुझिदिने कि गाह्रै थियो अब केही साथीहरू टिम बसेर गर्नेछौँ र यसका लागि जुन सशक्त भूमिका निभायो अब रेडियो गुल्मी रेडियो स्काई रेडियो रुरु रेडियो रिपब्लिक रेडियो ढोरपाटन रेडियो पुष्पाञ्जली र यी रेडियो लगायत सम्झिनु पर्ने gulminews.com gulmitoday gulmitimes.com गुल्मी दिगाम सेरोफेरो त्यसै गरी ग्याबा सञ्चार अभियान पल्लीकोट न्युज गुल्मी टुडे लगायत समस्त यस ओजेलका खबरका युनिटका रूपमा रहनुभएका सबै मिडियाहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु र यसरी नै पीडितका आवाज बलिदिनुहोस् भन्ने आग्रह गर्दै म यस सहयोग हस्तान्तरण कार्यक्रमलाई यही बिट मार्न चाहन्छु हजुर धन्यवाद यो मौका दिनुभयो संजोगले भेटुने मौका भयो खुसी लाग्यो हजुर धन्यवाद